मेरो बहिनी भने तडपिएर मर्छु सानो, मेरो प्राण बन्द धेरै माया तिमलाई गर्छु सानो, तिमी मेरो बहिनी भने तडपिएर मर्छु सानो।